تفسير دیکھتے ہیں اب انہی آیات کی. انما الصدقات, بے شک صدقات تو. یہاں صدقات سے مراد ہے فرض صدقات, وہ کون سے ہوتے ہیں؟ زکات, نظر مانی ہوئی اور صدقہ فطر, یہ فرض ہیں. للفقرائی, نمبرنگ کر لیجئے آیت کے ساتھ, فقیروں کے لیے ہے. میں اس کا ساسا روٹ بھی بتاتی جاتی ہوں, تھوڑی لفظی وضاحت ایک قسم کی ہم کر لیتے ہیں. فقراء فقیر کی جمع ہے, فقیر. فا قافرا, فقر سے ہے یہ لفظ, کمر کے مہرے کو کہتے ہیں فقار. تو فقیر کس کو کہتے ہیں؟ امام راغب ہے ایک اہل لغت میں سے, ان کی ڈکشنری میں لکھا ہے کہ فقیر وہ ہے جس کی ریڑھ کی ہڈی ٹوٹ چکی ہو. آپ نے کبھی اردو میں یہ لفظ سنا ہوگا, کمر توڑ مہنگائی, تو اس میں بھی کیا ہوتا ہے کہ غریبوں کی کمر ٹوٹ جاتی ہے. کمر کیسے ٹوٹتی ہے؟ آپ نے شاید کبھی اس پہ غور کیا ہے کہ نہیں, لیکن میں آپ کو غور کروانا چاہ رہی ہوں. کمر ٹوٹتی ہے سامان اٹھا اٹھا کے, یعنی اتنی محنت کرتے ہیں لوگ کہ ان کی کمریں ٹوٹ گئیں. یہ کوئی خالی محاورہ نہیں ہے, حقیقت میں ایسے بعض دفعہ لوگ کمر پہ سامان اٹھا کے ایک جگہ سے دوسری جگہ جاتے ہیں. تو ایسے لوگ کہ یعنی جن کو پوری نہیں جن کی پڑتی, اور ان کو پھر اس کے لیے بہت زیادہ سامان بھی اٹھانا لگ پڑتا ہے, سامان اٹھانے کی وجہ سے کمرے ان کی چھپ جاتی ہے, یا قرضوں کے بوجھ سے. اس طرح کے تمام معاملات کے ساتھ ان کا یہ معاملہ ہوتا ہے. اور کس کے لیے؟ نمبر دو لگائیے, والمساکین. مساکین مسکین سے ہے, سین کاف نون اس کا روٹ ہے, خستہ حال کے معنی میں. عام حاجت مندوں کی نسبت زیادہ خستہ حال. یہ درجے ہیں وہ بہت مختلف, فقیر ایک درجہ ہے اور مسکین پھر دوسرا درجہ, یعنی اس سے زیادہ اوپر کا. پھر تیسرے ہیں والعاملین علیہا, اور عمل کرنے والے اس پر. آپ دیکھ رہے ہیں کہ علیہا, ہا کی ضمیر مؤنث ہے نا, کس پر؟ زکات پر. اس سے مراد ہیں کارندے, ورکرز, محکمہ زکات کے کارندے جو زکات کے لیے کام کریں, جو وہاں کام کرتے ہیں, چیزیں وصول کرتے ہیں, لیتے ہیں, دیتے ہیں, وہ لوگ عمل کرنے والے عامل. عامل کی جمع عاملین. اور کون؟ والمؤلفت قلوبهم, اور محبت دلانے کے لیے دلوں کے. مؤلفہ کا لفظ جو ہے اس پہ تھوڑی سی توجہ کیجئے گا, حمزہ لام فا اس کا روٹ ہے. الف, الفت اردو میں ہم بولتے ہیں, الف کا معنی ہوتا ہے ملانا, الفت اسی سے ہے, کیونکہ الفت میں بھی ساتھی کو ملنے کی تمنا ہوتی ہے. تو کون لوگ ہوئے؟ جن کے دل الفت دلائے گئے. کی کتابوں کے شروع میں ایک لفظ سنا ہوگا تالیف, یہ کتاب, اس کتاب کی تالیف فلانے کی. تو تالیف لفظ بھی اسی سے ہے. کتاب جوڑی جاتی ہے نا, مختلف چیزیں ادھر سے لے کے اور ادھر کر کے پھر اس کو سیٹ کیا جاتا ہے, تو وہ تالیف کرنا ہوتا ہے. تو یہاں ال جو ہے نا, یہ بمانی اللذی ہے. اللذی مؤلفہ, یہ معنی ہے اس کا, یعنی جس کو رغبت دلائی گئی. یہاں مراد وہ لوگ ہیں جن کو دین کی رغبت دلانی ہے, ابھی وہ مسلمان نہیں ہوئے. آگے ہے, نمبر بھی ڈالتے جائیے ساتھ ہی ساتھ, کتنے مد ہیں, کتنے مصرف ہیں زکات کے مال کے. فقراء نمبر 1, مساکین نمبر 2, والعاملین علیہا 3, اور والمؤلفۃ قلوبہم نمبر 4. اور اگلا ہے وہ فی الرقاب. فی الرقاب, رقاب کا لفظ رقیبہ سے ہے, را قاف با, گردن کو کہتے ہیں. مراد ہے اس سے غلام آزاد کرنا. اب گردن آزاد ہوگی تو باقی جسم بھی آزاد ہو گیا نا, تو گویا کہ گردن آزاد کرانے سے مراد غلاموں کو آزاد کرانا. اگلا نمبر لکھیے, والغارمین. غارم کی جمع غارمین, قرض اور تاوان کے اندر جو لدا ہوا ہے, قرض خواہ. غرم کہتے نا قرض کو, تاوان کو, ہر وہ چیز جس کا ادا کرنا لازم ہو. تو غارم, جو قرضے میں دب چکا. اور اگلا نمبر ہے وفی سبیل اللہ, اللہ کے راستے میں. فی معنی میں, اور سبیل راستہ اللہ کا, یہ کون سا ہے اس کی تفصیل ہم دیکھیں گے. वबनिस सबील, नेक्स्ट इबने सबील। इबन कहते हैं बेटे को, सबील कहते हैं रास्ते को। अरबी में जो शख्स ज्यादा काम जो करे उसको उसका बेटा कह देते हैं। तो वबनिस सबील से मुराद है कंटिन्यूस ट्रेवलर, जो हर वक्त सफर में रहे, आज इधर से उठे उधर, उधर से गए उधर, तो गोया के सफर की हालत में रहने वाला। ये है बात ज़कात के और फर्ज सदकात की, किसने की है? फरीदतम मिनल्लाह, ये अल्लाह की तरफ से फर्ज है। यानी इस हुक्म को सुनने से पहले दिल को तसल्ली में रख लो कि ये अल्लाह के बताए हुए, ये रसूल ने नहीं बताए। और वल्लाहु अलीमुन हकीम, और अल्लाह ताला इल्म वाले और हिकमत वाले हैं, जानने वाले हैं। तो एक मुख्तसर सी आयत में पूरा निजाम ज़कात पेश कर दिया गया, अल्लाह ताला ने मुसलमानों को एक गाइडलाइन दी, और बाकी इसकी बातें हदीस से मिलती हैं जो कि नबी सल्लल्लाहु अलैहि वसल्लम के अमल और अकवाल की रोशनी में है। तो आइए जरा आयत को दोबारा खोलते हैं। इन्नमस सदकात लिल्फुकरा, बेशक सदकात फकीरों के लिए है। कौन से सदकात? फर्ज सदकात। वो कौन से होते हैं? जकात, और इसी तरह से कोई नजर मानी हुई थी, पहले तो फर्ज नहीं थी लेकिन अब आपने अपने ऊपर फर्ज कर ली, इसी तरह उश्र, इसी तरह सदका फितर, जकात, ये सारी चीजें इसी के अंदर आती हैं। किसके लिए है? पहली मत क्या है? लिल फुकरा, फकीरों के लिए। हम देख चुके कि फकीर का असल कहाँ से है, लेकिन फकीर लफ्ज हमारे यहाँ सिर्फ बेगर्स के लिए आता है, लेकिन हकीकत यह है कि ऐसा नहीं है। फकीर का लफ्ज और भी कुछ मानों में आता है, मसलन कैसे? चार इसके मानी जो है वो एक डिक्शनरी है, उसमें आते हैं, इमाम राग़िब ही की डिक्शनरी है। एक कहते हैं कि फकरे नफ्स, फकरे नफ्स क्या होता है? माल कितना भी हो दिल नहीं भरता, दिल में हिरस है, लालच, तो ऐसा शख्स तो वाकई फकीर है। फिर इसी तरह फकीर का इस्तेमाल किस पे आता है? सिर्फ इतनी रोजी है कि जरूरत पूरी हो, जमा ना कर सके, इतनी रोजी है कि सिर्फ जरूरियात पूरी हो रही है, हैंड टू माउथ वाला मामला है, लेकिन जरा सी कोई बात इधर से उधर आती है तो फिर इंसान को मुश्किल होने लगता है कि अब मामला मेरा कैसे पूरा हो। इसी तरह अल्लाह का मोहताज होना, या अय्युहन्नास अंतुमुल फुकराउ इलल्लाही, सूरत फातिर की आयत है कि लोगो तुम अल्लाह के सामने मोहताज हो, तुम कमजोर हो, तुम छोटे हो, बहुत कुछ होने के बावजूद भी हमारे पास कुछ नहीं होता। इसी तरह भलाइयों का फकीर होना, इन्नी लिमा अंजलतु इलैया मिन खैरिन फकीर, के अल्लाह मेरी हैसियत तेरे सामने कैसी है कि तू मुझे जो भी दे दे मुझे उसकी जरूरत है। और हकीकत है कि जिंदगी में बाज लम्हे ऐसे आते हैं कि इंसान को लगता है कि जो है वो भी थोड़ा है, और होना चाहिए, कुछ और होना चाहिए। और हम खासतौर पे एक चीज जब होती है तो फिर उसके साथ दूसरी भी नहीं रहती, यानी एक चीज ना हो तो दूसरी भी नहीं रहती। जैसे गुर्बत होती है तो आप देखें कभी आटा खत्म है तो कभी चावल खत्म है, कभी बच्चों की फीस का खर्चा आ गया तो कहीं कुछ और आ गया। तो ये सारी चीजें जो है ये इंसान के लिए फिर गुर्बत का बायस बन जाती है, जो उसको मुश्किल में डालती है। तो पहली चीज, पहली मत जिसमें किसी को भी खास तौर पे ज़कात का माल या कोई भी फर्जी सदकात दिए जा सकते हैं, वो कौन सी है? फकीर लोग, हैंड टू माउथ लोग, कि जिनके हाथ में कुछ है ही नहीं। इसी का मतजाद गनी होता है, यानी फकीर का ऑपोजिट गनी होता है। मतलब यतीम, बेवा, बेरोजगार इंसान, हादसात का शिकार लोग, जिनको किसी क्लेमिटी की वजह से उनका माल निकल गया उनके हाथ से, कारोबार था लेकिन सब आग लग गई, बैंकरप्सी हो गई, एसेट्स तक खत्म हो गए, यानी कोई भी ऐसी चीज कि अब कोई चीज नजर नहीं आती कि जिससे मामला किया जाए और वो अपना काम बेहतर तरीके से करे। तो यहाँ फकीर के साथ अगला लफ्ज जो मिस्कीन है, हालांकि बाज दफा फकीर और मिस्कीन एक ही माने में आते हैं, लेकिन चूंकि यहाँ अलग अलग है तो दोनों का फर्क भी हमें मालूम होना चाहिए। यानी फकीर को मिस्कीन और मिस्कीन को फकीर कहा जाता है, लेकिन थोड़ा सा इनमें फर्क है। और वो कौन सी है? कि जो हाजतमंद हो और अपनी हाजात और जरूरियात को पूरा करने के लिए مطلوبہ وسائل اور رقم سے محروم ہوں، ان کو فقیر کہا جاتا ہے. مسکین کی تعریف نبی صلی اللہ علیہ وسلم نے کیا بتائی؟ مسکین وہ نہیں جو گھومتا پھرتا ہے ایک ایک یا دو دو لقمے یا کھجور کے لیے گھر گھر پھرے، بلکہ مسکین وہ ہے جس کے پاس اتنا مال بھی نہ ہو جو اسے بے نیاز کر دے، نہ وہ ایسی مسکنت اپنے اوپر طاری رکھے کہ لوگ غریب اور مستحق سمجھ کر اس پر صدقہ کرے، اور نہ خود سوال دراز کرے. یہ صحیح بخاری اور مسلم کی روایت ہے کہ مطلب جو بیچارہ گھر بیٹھا ہوا ہے، اب یہ بھی نہیں کہ ڈھونڈ رہا ہے پھر رہا ہے بھاگ رہا ہے، اسے مانگ، اس کے گھر جا، اس کے جا، اس کے جا، اس طرح کا نہیں ہے، بلکہ وہ اپنے معاملے کو اپنے تک رکھتا ہے، اللہ تعالیٰ پہ معاملہ رکھتا ہے. اور مسکین کا لفظ بھی تو سکنا سے ہے نا، مسکن گھر کو کہتے ہیں، یعنی جو گھر میں بیٹھ جائے، کہ کوئی ضرورت نہیں دنیا میں اچھل اچھل کے نکلنے کی، بس چپ کر کے بیٹھ جاؤ. جتنا لوگوں سے ملیں گے اتنے خرچے کرنے پڑیں گے، جتنوں کے گھر جائیں گے پھر اتنوں کو بلانا پڑے گا، جتنوں سے گفٹ لیں گے پھر اتنوں کو دینے پڑیں گے، یعنی جس کو کہتے ہیں اپنا سر چھپا لینا، سفید پوشی والی کیفیت. اس لیے حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ کہتے ہیں، مسکین کون ہے؟ گداگر جو گھوم پھر کر اور لوگوں کے پیچھے پڑ کر مانگتا ہو، اور فقیر وہ ہے جو نادار ہونے کے باوجود سوال سے بچے اور لوگوں سے کسی چیز کا سوال نہ کرے. بالکل اس سے الٹ، جو پہلی تعریف تھی اس سے اپوزٹ. یہ ابن عباس کا قول ہے، امام ابن کثیر نے اس کو نقل کیا، لیکن اس میں دونوں میں بات وہی ہے کہ فقیر جو ہے وہ سوال کر لیتا ہے، لیکن جو مسکین ہوتا ہے وہ عموماً سوال نہیں کرتا، اس کا معاملہ جو ہے وہ تھوڑا سا پہلے کے ساتھ سے فرق ہوتا ہے. تیسری چیز، والعاملین علیہا، اس پر کام کرنے والے. یہ عاملین علیہا کون ہے؟ کہ جو زکوٰۃ کے نظام کو چلانے کے لیے جو محکمہ بنا ہے اس میں کام کرتے ہیں. عامل، عاملین، اسی کی جمع ہے. یعنی کچھ لوگ ایسے ہوتے ہیں جو صدقہ خیرات کی بانٹ میں کام کرتے ہیں، کیونکہ آپ دیکھیے کہ یہ ایسا نہیں ہے کہ یہ ایک دو بندوں کا کام ہے. جب مسلم حکومت ہوتی ہے تو اس کا فرض ہے کہ وہ لوگوں سے سال کے بعد زکوٰۃ وصول کرے. نبی صلی اللہ علیہ وسلم بھی لوگوں کے پاس بھیجا کرتے تھے، قبیلوں میں جاتے تھے، جس کو آج کے دور میں تحصیلدار بھی شاید کہتے ہیں، کہ لوگوں سے جا کے تقاضا کرنا، ان کے مال کا حساب لگانا اور ان سے لینا. اب ظاہر ہے کہ یہ فل ٹائم کمیٹڈ کام ہے. جو لوگ یہ کام کر رہے ہیں پھر اس کے ساتھ اس کے اپنے ذاتی جو حالات ہیں، جو معاملات ہیں، اس کی بھی تو ضرورت پوری ہوگی نا. تو وہ ضرورت کیسے پوری ہوگی؟ زکوٰۃ کے مال سے اگر اس کو تنہا دے دی جاتی ہے تو ٹھیک ہے. یہاں یاد رکھیے کہ زکوٰۃ کا مال نہیں وہ لے رہا ہے ایسا مال، بلکہ وہ اپنی اجرت لے رہا ہے، اپنی پے لے رہا ہے. اور اگر لوگوں کو ہم اس طریقے کی اجرتیں نہیں دیتے تو نتیجہ کیا نکلتا ہے؟ کہ لوگ پھر اس کام میں کمیٹڈ نہیں ہوتے. بالکل ایسے ہی طرح جس طرح کو فل ٹائم اگر آپ کو اپنے آپ کو ڈیووٹ کر لیتا ہے کسی مسجد سے یا کسی ادارے سے یا دین کے کام سے، تب اگر آپ اس کے ساتھ معاملہ ایسا کر دیتے ہیں کہ جس کی وجہ سے اس کو مال نہیں دیتے، تو وہ کیسے کھائے گا کہاں سے اور کمائے گا کہاں سے؟ اور نتیجہ کیا ہوگا؟ کہ پھر وہ بالکل اپنے آپ کو اس کام کا حق دینے کے قابل نہیں سمجھے گا. پھر اسی طرح اگلے لوگ کون ہے؟ والمؤلفتی قلوب ہوں، وہ لوگ جن کے دلوں کو رغبت دلانی ہے. میں نے آپ کو بتایا تھا کہ اللہ زی کے معنوں میں ہے یہاں ال، اور مؤلف الفت سے ہے. یعنی کچھ لوگ ایسے ہوتے ہیں جو ابھی مسلمان ہوئے نہیں لیکن ہونے کے قریب ہے. یعنی یہ ایک واحد شک ہے پورے زکوٰۃ کے مال میں جو چند کنڈیشنز کے ساتھ کسی غیر مسلم کو دی جا سکتی ہے، اس کے علاوہ نہیں. اور وہ کون؟ کہ جو رغبت رکھتے ہیں لیکن اگر ان کو ہم دے دیتے ہیں تو ان کا دل مائل ہو جاتا ہے. یہ مال کے اندر یعنی ایک کشش ہے کہ انسان جتنا زیادہ اس کے ساتھ اپنے آپ کو قریب کرتا ہے اتنے کام آسان ہوتے ہیں. بہت سارے کام صرف مال کی وجہ سے آسان ہونے لگتے ہیں. تو لہٰذا مؤلفت قلوب دو قسم کے، بلکہ تین قسم کے لوگ ہوتے ہیں. نمبر ایک، وہ کافر جو کچھ کچھ اسلام کی طرف مائل ہو اور اس کی مدد کرنے سے یہ امید ہو کہ وہ مسلمان ہو جائے گا، اس کو بھی دے سکتے ہیں. اسی طرح دوسری اس کی صورت بنتی ہے نو مسلم، نیو مسلم پیپل، جن کو اسلام پر مضبوطی سے قائم رکھنے کے لیے مال کی ضرورت ہوتی ہے. کیونکہ جب دیکھیے کوئی مسلمان ہوتا ہے نا تو پھر اس کے گھر والے عموماً اسے قطع تعلق کر لیتے ہیں، بعض لوگ اپنے گھر مال جائیدادیں چھوڑ دیتے ہیں، تو اگر ایسے وقت میں اگر اسلام یا مسلمان آگے ان کو سپورٹ نہ کرے تو پلٹنے کا ڈر ہوتا ہے نا، ایک تو ویسے سٹریس میں پھر مالی بوجھ بھی پڑا، اور کتنے بیچارے پلٹ جاتے ہوں گے انہی وجوہات کی وجہ سے، تو ایسے لوگوں پہ بھی مال خرچ کیا جا سکتا ہے۔ اسی طرح تیسرے وہ لوگ جن کی مدد دینے سے یہ امید ہوگی کہ مسلمانوں پر حملہ نہیں کریں گے، یا اگر کوئی نان مسلم حملہ کر دیتا ہے اس جگہ پہ تو یہ مسلمانوں کا تحفظ کریں گے، یعنی سرحدوں کے قریب رہنے والے لوگ، کرسچین ہے نان مسلم ہے لیکن مسلمان ملک ہے، اب ڈر ہے کہ اگر کسی ساتھ والے ملک نے حملہ کیا تو یہ کہیں ایسا نہ کہ دشمن ان کو اپنے ساتھ ملا لے، تو یہ قسم کی صلہ رحمی کہہ لیں یا ایک حسن سلوک ایسا ہوگا کہ جس کی وجہ سے یہ لوگ پھر اس کام کے اندر مدد کریں گے۔ پھر اسی طرح فرمائے وہ پھر رقاب اور گردنوں میں، یہاں فی کے بعد رقو کا لفظ محذوف ہے، فی رقل یعنی جیسے رق ہوتا ہے نا چھڑانا، گردنیں آزاد کروانا، لیکن یہاں بس پھر رقاب کہہ دیا کیونکہ گردن آزاد ہوئی تو سب کچھ آزاد ہو جاتا ہے، اس سے مراد اس دور کے اندر غلام تھے جن کی گردنیں پھنسی ہوئی تھیں کسی کی غلامی کے بندے میں، آج کے دور میں اس سے مراد وہ قیدی بھی ہیں جو بے گناہ کسی جگہ بند کر چکے دیے گئے، جن کو بغیر کسی وجہ کے رکھا گیا، بعض کہتے ہیں کہ اس سے مراد وہ مکاتب غلام، مکاتب کیا ہوتے ہیں جو یہ کتابت کر لیتے ہیں کہ ہم آزاد ہونا چاہتے ہیں، سورۃ نور میں انشاءاللہ ہم اس کی تفصیلات پڑھیں گے جا کے، تو وہ کہتا ہے اچھا بھی مجھے غلام نہیں رہنا، مجھے بتاؤ میں کتنے پیسے دوں کہ تم مجھے چھوڑ دو گے، مالک کہتا ہے تم $10,000 دے دو، اب غلام کے $10,000 نہیں ہے، پھر وہ کیا کہتا ہے ٹھیک ہے آج سے میں تمہارے پاس جو کام کرتا ہوں تم اس کو میری پے سمجھو، کہ میں ہر مثال ہے $5 پر آور تم دو گے تو اتنے دن کام کروں گا اتنے مہینے کے یہ $1,000 پورا ہو جائے گا، جس دن وہ 1,000 پورا ہو جائے گا اس دن میں آزاد ہوں، اس کو مکاتبت کہتے ہیں، اور حدیث میں کہ اگر کوئی غلام مکاتبت کرنا چاہے تو مالک پہ فرض ہے کہ وہ اس کو قبول کرے، اس کو غلامی سے آزاد کرے، ٹھیک ہے، تو ایسا شخص اب جو غلامی سے نکلنا چاہتا ہے تو پھر اس کے لیے اگر آپ مال لگاتے ہیں تو اس کی مدد کرنی چاہیے، بلکہ حدیث میں تو مالک کو بھی یہ رغبت دلائی گی کہ تم خود اپنے مال سے اس کی مدد کرو، دینا اس نے تمہیں ہی ہے لیکن تم اس کو دو تاکہ وہ تمہیں واپس دے، اتنا اچھا عمل ہے کیونکہ اسلام نہیں پسند کرتا کہ غلامی رہے۔ پھر اسی طرح کچھ غلام جیسے حضرت بلال رضی اللہ تعالیٰ عنہ جیسے کہ جن کے اوپر ظلم ہوتا تھا تو ابو بکر صدیق نے ان کو آزاد کروایا امیہ سے، تو آج کے دور میں اگر غلامی نہیں تو پہلی بات یہ کہ جب کبھی ہو جائے اگر خدا نہ خواستہ کوئی جنگ ہوتی ہے کوئی مسلمان ملک پہ حملہ ہوتا ہے، تو آج کے دور میں اگر دیکھا جائے تو ایسی غلامی جنگی قیدی ہیں، پتہ نہیں کن کن کال کوٹریوں میں بند ہیں، یہ غلامی ہے، پہلے غلام ایسے ہی بنتے تھے، ایک مسلمان دوسرے مسلمان پہ حملہ کرتا پھر جب جاتا تو اس کے لوگوں کو قید کر کے لے جاتا اور وہ لوگ اس کے قیدی بن جاتے، یہ تو اسلام کی مہربانی ہے کہ جس کی وجہ سے اس وقت ہمیں اپنے ارد گرد غلامی دکھتی نہیں ہے، ورنہ غلاموں کی منڈیاں لگتی تھی جیسے اب کی بکروں کی منڈیاں لگتی ہیں، گھوڑوں کی منڈیاں لگتی ہیں، جانوروں کی طرح بکتے تھے، گلوں میں پٹے ڈلے ہوتے تھے غلاموں کے، غلام تو ایسے ہی تھے جیسے آپ کی ملکیت ہے، آپ کسی کو کوئی بلینڈر مشین تحفے میں دیتے ہیں اسی طرح لوگ غلام دیتے تھے کہ لو یہ انسان نما ایک مشین ہے جو مرضی سے کام کرو، کام بھی ان کے کرتے، ان کے لیے کماتے بھی، ان کی باتیں بھی مانتے، لیکن اسلام نے انسانیت کو قائم رکھنے کے لیے یہ ساری چیزیں جو تھی الگ کی، اور نتیجے میں آج نہیں ہے، لیکن اب اس کے نتیجے میں آج پھر کون سے لوگ ہیں کہ جو جیلوں میں پھنسے ہوئے ہیں، جو کسی ایسے کام میں ہیں کہ جہاں پہ اب ان کو نکالنا ہے وہاں پہ وہ رہ نہیں سکتے، ان کو اس چیز سے یعنی جان چھڑانی ہے، تو وہ سب اس میں آئیں گے، جنگی قیدی، اسیر، اور آج کل تو قیدی اور طرح کے بھی ہیں، آج کل تو ایک گلوبل سلیوری بھی ہے، اور وہ کون سی ہے، مسلمان ملکوں کی بڑی طاقتوں کے ہاتھوں بکنا، میں ایک رپورٹ پڑھ رہی تھی اور مطلب میں واقعی پریشان ہو گئی کہ اس وقت ہمارے مسلمان ملکوں کی حالت کیا ہے کہ ایک ایک انسان جو ملک میں ہمارے رہتا ہے وہ دوسروں کے قبضے میں، یہاں کے غارمین کا لفظ آ رہا ہے، قرضوں میں جکڑے ہوئے لوگ، آج ہماری قومیں ہمارے ملک قرضوں میں جکڑے ہوئے، کہ کسی ایک ملک کی رپورٹ میں پڑھ رہی تھی کہ اس کے اندر اگر ہر ایک پورے ملک کے اوپر جتنا قرضہ ہے بڑی طاقتوں کا اگر اس کو ان کے ہر بندے کے اوپر ڈیوائیڈ کر دیا جائے हर इंसान के ऊपर, तो हर बंदा अपनी असल कमाई का जो है उससे 30 गुना ज्यादा कर्जे में जकड़ा हुआ है, यानी उसकी उम्र अब 30 गुना लंबी हो जाए तब भी वो कर्जे में ही रहेगा। यानी ये यूनिवर्सल स्लेवरी है इस वक्त। आज हमारी सड़कें क्यों नहीं बनती, आज हमारे हालात क्यों नहीं संवरते, क्योंकि हमारे पास कुछ है नहीं। हम जितना टैक्स पे करते हैं हुकूमतों को, वो सारे का सारा असल कर्ज नहीं, सिर्फ सूद की किस्त पे जाता है। आप भी तो सोचते होंगे ना कि आखिर इतना भी बेदर्द हुक्मरान कौन होगा कि लोगों से टैक्स ले ले, लेकिन सड़कें टूटी हुई हैं, गटर नहीं बन रहे, और दिस एंड दैट, मुल्क वहीं का वहीं खड़ा है। असल बीच में फैक्ट्स क्या है कि इतने कर्जे ले लिए मुसलमान मुल्कों ने और दूसरों, जो भी गरीब थर्ड वर्ल्ड है, दूसरों से, हर वक्त उनकी शरह बढ़ती जा रही है कि वो हर दिन उसी की गुलामी में आ रहे हैं। इसीलिए तो आप देखिए कि सूद कितनी तकलीफ दह चीज है, और इसको अल्लाह ताला ने मना किया तो ये कोई छोटी बात नहीं। आज के दौर में आप देखिए कि जो सोशल स्ट्रक्चर बन चुका है उसकी वजह क्या है कि इंटरेस्ट है, जहां वो आएगा वहां खराबी होगी। अल्लाह ताला ने जो निजाम दिया था वो सदकात का दिया था। आज हम कहते हैं कि लोग फंसे हुए हैं, क्या करें, गुर्बत है और दिसन है। अगर सिर्फ एक असूल अल्लाह ताला का अपना लिया जाए ना कि यूरोप सदकात, सदकों का आम किया जाए, आम इंसान सदका देने में खुले दिल से दें और सूद को रोक लिया जाए। जिस मुआशरे में सदका बढ़ जाता है वहां सूद बिगड़ जाता है, खत्म होता है। मिसाल दूंगी कि जैसे अब आपको अभी बताया कि सूद की रकमें इतनी है, हुकूमत को जो माल जाता है अगर वो सारा सूद देने में जा रहा है तो उस दिए हुए सदके और डोनेशन और टैक्स सारे खत्म हो गए ना। अगर ये सूद ना हो मुल्कों पे तो नतीजा क्या होगा कि जो हुकूमत देती है उसको मुल्क की फलाहो बहबूद पे लगाने के बाद फिर भी इतना बच जाता है कि वो गरीबों की मदद की जाती है। यानी ये एक बिल्कुल इकोनॉमिक्स है। हम लोग तो जो इकोनॉमिक्स पढ़ते हैं वो तो दुनिया की पढ़ते हैं ना, अगर आप इस्लामिक इकोनॉमिक्स पढ़े तो आप एक साल किसी मुल्क का चार्ज संभाल लें और आप देखें कि वही लोग जो जमीन के नीचे लगे हुए हैं वो तख्तों पे, बुलंदियों पे पहुंच सकते हैं। लेकिन कोई मर्दे मोमिन, कोई ऐसा जो आके ऐसा काम कर दे। इस वक्त उम्मत है मुस्लिमा, हम सिर्फ पाकिस्तान की बात करें, एक और रिपोर्ट मैंने सुनी और उसमें कहा था कि आज मुसलमान मुल्कों में, यानी पाकिस्तान औरतों के पास जितना जेवर है, अगर ये सारा जेवर वो जमा करके हुकूमत को दे दें कि जाओ तुम इससे कर्जे छुड़वा लो, तो वो कर्जे उतर सकते हैं। सिर्फ ख्वाहिशात की कुर्बानी देनी पड़ेगी। हमारा मामला क्या है कि हम इनफरादियत पे जीते हैं, हम इज्तमाईयत पे नहीं। अब चाइना की मिसाल पढ़ें, शायद किसी को थोड़ी हिस्ट्री पता हो। हम 1947 में आजाद हुए थे, वो 1948 में आजाद हुए थे, एक साल बाद। और आज देखिए कि चाइना का नाम जहाजों के ऊपर है, यानी एक रुमाल बनता है तो वो भी चाइना में बनता है, आज एक जहाज बनता है तो वो भी चाइना में बनता है। क्यों? उस कौम ने मेहनत की। उन लोगों को जाके देखे ना, उनको ज्वेलरीज का शौक है, ना उनको कपड़ों का शौक है, और काम काम काम काम, इतनी लेबर पावर है कि आज यहाँ आप वेस्टर्न कंट्रीज में बैठे हुए, आप यहाँ कोई चीज का ऑर्डर देते हैं तो वो बनती वहां से है। मतलब मेरे हस्बैंड है तो ये बता रहे थे कि जैसे आमतौर पर यहाँ जितने भी ऑर्डर चलते हैं ये सब वहां जाते हैं। कभी कभी कोई ऐसी चीजें होती हैं, मिसालें सीडीज जैसे बनती हैं, आप लोग इकट्ठी सीडी बनने को देते हो, वो यहाँ की कंपनी आपसे ऑर्डर लेती हैं, लेकिन जब बन के वो शिपमेंट आपके पास आता है तो वो आपको चाइना से शिप होता है, और 2 वीक के अंदर वो बनवा के आपको यहाँ घर में भी भिजवा देते हैं। आप छोटा सा एक एल्बम खरीदते हैं, आपको चाइना से आता है चीज, और बनती यहाँ है, पैकिंग के लिए वहां जाती है। क्यों? कि अगर यहाँ पैकिंग हो जाएगी तो वो इतनी ज्यादा कॉस्ट पड़ जाएगी कि वो लोग अफोर्ड नहीं कर सकते। और आप जाके देखें उनके पास सादगी है और उनके पास कितनी, यानी सहूलतें हैं, इसके बावजूद उनकी जिंदगी के अंदर ऐसा कोई तरीका नहीं है कि जिससे लगे कि ये पंप एंड शो है। बड़े बड़े घर, बड़ी बड़ी गाड़ियां, कोठियां उनके तस्वुर में नहीं है, क्योंकि उनको पता है कि हमने काम करना है। और आज इस वक्त वो इस मुकाम पे आ गए हैं कि वो अब जापान और बड़ी बड़ी जो मुल्क हैं उनको बीट कर सकते हैं। यानी यही बात कि अगर कोरियन हुकूमत ने ये कहा कि हमें अगर औरतें अपना गोल्ड दे दें तो हम लोग उसके साथ यानी कुछ अपना फायदा कर सकते हैं, तो औरतों ने लाइनों में लग के वो गोल्ड वहां जमा कराया। आज हम अपने दिलों को देखें, हम अपने बच्चों की शादी पे देते हैं तो एक की बजाय 10 भी दे देंगे तो कोई एतराज नहीं, और अल्लाह के रास्ते में कोई मांगे या चले दीन के लिए छोड़े। आप देखिए अपनी दुनिया, जहां रहते हैं, जिन मुल्कों की सड़कें टूटी हुई हैं, जहां गटर खुले हुए हैं, हमारे घर देखें तो महल है, सड़कें देखें तो टूटी हुई है। इसके बरक्स आप यहाँ देखिए, इन मुल्कों में, इवन वेस्टर्न में देखिए, उतने पंप एंड शो और उतने ग्लैमरी हाउसेस नहीं है जितने वहां है। अगर किसी का घर बहुत ज्यादा बड़ा भी खुला तो वो अंदर सिर्फ सिंपल है, उसमें एक आइडिया। हमारे तो जो लाइट है और जो इस तरीके की ग्लैमर होता है वो ऐसे, लेकिन बाहर बस वो ऐसे ऐसे इलाकों में भी आप भी लोग तजुर्बा करते होंगे कि इंसान जाता है पाकिस्तान में कि गाड़ी नहीं मुड़ती, इतनी तंग गलियां हैं कि गाड़ी जाती नहीं वहां, लेकिन उसके बावजूद आप देखिए कि अंदर जाके देखे तो घर मोहल्ल लगे होते हैं। तो मैं वहां सोचती हूँ कि इसको क्या जरूरत है यहाँ लगाने की, ये कहीं बाहर रोड पे पैसा लगाता, इसको कुछ फायदा भी होता, दिन में कितनी दफा परेशान होगा। अभी एक ट्रेंड बिल्कुल मेरे अपने भाई ने मुझे बताया, कहने लगा कि आजकल तुम्हें पता है लेटेस्ट ट्रेंड यहाँ क्या चल रहा है शादी का? तो मैंने कहा क्या चल रहा है? कहने लगा कि लड़के वाले 3 घंटे के लिए, गालिबन इसी तरह कुछ बता रहे थे कि वो 15,000 या 20,000 रुपए की लेमोजिन हायर करते हैं। लेमोजिन में बारात जाने का रुझान शुरू हो गया। फिर खुद ही हंस के कहने लगा ये अलग बात है कि लड़की के घर जाके वो मुड़े ना तो उसको बाहर गली में छोड़ के तो वहां से फिर अंदर पैदल जाना पड़े, ये अलग बात है, लेकिन आजकल ये रुझान बहुत चल रहा है जी। यानी कि लोग बच्चों को बेच रहे हैं अपने मुल्कों में, जैसे जानवर बिकते थे अब बच्चे बेफरोख्त। अब ये खबरें जब चैनल्स पे आने लगे और ऐसी चीजें हों तो आप जरा सोचिए कि फिर ऐसे मुल्क क्या गुलाम नहीं है। इस वक्त वफिर्रिका वल्गारमीन, इन दोनों को सामने रख लें तो इस वक्त कर्जों में जकड़ी हुई कौम को ना इस बात का हक है कि ये अपनी जाती तईशात के लिए हजारों डॉलर और लाखों लगा दें, और ना इस चीज का हक है कि वो लाखों के कपड़े पहने, और ना इस बात का हक है कि हम अपने आप को आसूदगी में रखते हुए देखें। क्या हमें चैन पड़ता है? अगर मेरे पास लॉकर में 25-50 हजार डॉलर भी पड़ा है, क्या मुझे चैन पड़ सकता है? अगर मेरे ही जैसे गोश पोस के एक और इंसान जो है उसको शायद 50 डॉलर की वजह से उसकी जो है वो जान निकल रही है, भूख हो रही है। ऐसी कई चीजें मिलती हैं और इंटरनेट पे भी लोग भेजते रहते हैं। एक तो किसी ने पाकिस्तान की नहीं किसी और मुल्क की बात है कि वहां गुर्बत इतनी हो गई है आटा तक नहीं है उनके पास, और मट्टी के अंदर, यानी खास कि वहां मट्टी होती होगी, मट्टी के अंदर वेजिटेबल ऑयल और नमक डाल के तो वहां की औरतें कुकीज बेक करती हैं जो बच्चे खाते हैं। पूरी पिक्चर्स थी और वो बच्चा दिखाया हुआ था, उसमें पूरा मुंह खोल के दिखा रहा है, जुबान खिंची हुई है, और उसकी पूरी डिस्क्रिप्शन में लिखा हुआ है कि इसको खाने के बाद कितनी देर तक अंदर मुंह जो है ना वो खुश्क रहता है। तो उसकी माँ को करी जमीन पे उसने ऐसे ही बिछाया, जैसे हमारे यहाँ तंदूर टाइप होते हैं तो उसमें वो घोल के नमक और चीजें, कि उसके अलावा और है ही नहीं कुछ वाइस खाने को। ये नहीं कह सकते कि आज के दौर में इसमें कोई चीज नहीं, आज भी सब कुछ मौजूद है। तो अल्लाह ताला ने ऐसी चीजों के लिए फरमा दिया कि अगर तुम खर्च करना चाहते हो तो यहाँ भी खर्च करो। वलगारिमीन और कर्जे वाले, यानी जिसको अपने कर्ज की वजह से दुश्वार आ रही हो, गारिम उसको कहते हैं। यहाँ आप देखिए कि कर्ज में अगर हम जनरल देखें, जाती कर्जे हैं, तिजारती नहीं, वो कर्जा जो किसी ने जरूरियात जिंदगी को पूरा करने के लिए लिया, घर की जरूरियात, बच्चों की जरूरियात, कुछ ऐसी वैसी, और फिर दे नहीं सका। इसमें वो कर्ज नहीं है जो तईशात के लिए है, इससे वो कर्ज नहीं है जो आपने अपने माल को और बढ़ाने के लिए किए, इससे मुराद ये नहीं है कि आपने सिर्फ फैक्ट्री एक और थी तो दूसरी लगाने के लिए आपने बैंक से कर्जा ले लिया, और ये आदि मकरूज के लिए भी नहीं है, यानी जो आदि हो चुके हैं, जो इस चीज के यूज टू है कि उनको कर्ज लेने की आदत है, लग्जरीज के लिए भी ना हो। आज के दौर में तो जानबूझ के लोग कर्जे में रहना चाहते हैं। आज जो क्रेडिट कार्ड्स के सिस्टम है ये सब क्या है, अपने आप को कर्ज में रखने वाली बात है। फिर इसी तरह इसमें एक और शर्त भी ये होती है कि अपने सारे एसेट्स दे भी दे तो भी वो उसको पूरा ना कर सके। ये नहीं कि अब कर्ज आ गया लेकिन अपना महल में रहता है, घर है, कोठी है, गाड़ी, सब कुछ बेच दे, जेवर ना हो, कुछ ना हो, तो वो ऐसे शख्स को फिर अब गारिम कहेंगे, फिर इसके ऊपर ज़कात की रकम लग सकती है। आजकल तो ऐसे ऐसे फनी सवाल सुनने को मिलते हैं कि पहले हम कर्जा ले लेते हैं लोग, और फिर उसके बाद कहते हैं लोग कि जी अच्छा अब हम पे कर्ज है तो हम पे तो हज माफ है ना, क्योंकि कर्ज क्या है, वो यही कर्ज होते हैं, घर कर्जे पे, गाड़ी कब्जे में, यानी वही बात है ना कि एक की बजाय दो लेना चाहते हैं। एक तरफ से दुनिया की तईशात रख लें और चले, अगर कुछ इबादत से कुछ कफारे होने की उम्मीद थी या दिल बदलने की जरूरत थी तो वहां फिर हम ये आ जाते हैं कि हम कर्ज में, तो हमें तो जरूरत नहीं है इस चीज को करने की। ये बहुत ही ज्यादा काबिले गौर चीज है जिसके ऊपर इंसान वाकई जितना भी गौर करे और अपने अमल को चेक करे तो इस चीज से रुकना है। फिर इसी तरह गारे में एक वो शख्स भी आ जाता है जिसने किसी की जमानत दी कि मैं जमानत देता हूँ ये काम नहीं करेगा, अब वो जिसने जिसकी जमानत दी थी वो शख्स भाग गया, جب اس نے وہ کام کر لیا تو یہ پھنس گیا. اب یہ رات جاتے کہ ایک سر پہ اس کے مشکل پڑی, تو اگر ایسے شخص کی بھی زکات میں سے مدد کر دی جائے تو اس کی بھی اجازت ہے. پھر اسی طرح آگے دیکھیے, وہ فی سبیل اللہ, اگلی بات جو ہے وہ فی سبیل اللہ ہے. اس کو تھوڑا سا بہت تفصیل سے دیکھنے کی ضرورت ہے کیونکہ لوگوں نے اس کے اندر تھوڑی سی یعنی کافی اس میں اختلاف بھی پایا جاتا ہے. پہلا ماننا تو اس کا یہی بنتا ہے مجاہدین فی سبیل اللہ, یعنی اللہ کے راستے میں خرچ کرنے سے کیا مراد ہے, جہاد فی سبیل اللہ, یعنی اسلام کی سرحدوں کی حفاظت, اسلام کو بلند کرنے کی بات, جنگی ساز و سامان, ضروریات, مجاہد, چاہے وہ مالداری کیوں نہ ہو اس پر زکات کی رقم خرچ کی جا سکتی ہے. اسی طرح بعض اس میں اور چیزیں بھی آتی ہیں, مثلا کون سی, بعض علماء نے اس میں حج اور عمرے کو بھی شامل کیا. مثلا اگر کوئی شخص ہے وہ حج اور عمرہ کرنا چاہتا ہے, حج کرنا چاہتا ہے, اس کو شوق ہے, پیسے جمع کر رہا ہے لیکن ابھی تھوڑے ہیں, اب اس پہ فرض نہیں ہے لیکن وہ کرنا چاہتا ہے, تو اگر کوئی اپنے مال میں سے اس کی مدد کرنے کے لیے کہے کہ چلو میں کچھ میں ڈالتا ہوں باقی تم ڈالو, تو بعض علماء اس کی بھی اجازت دیتے ہیں. کیونکہ ایک حدیث میں آتا ہے کہ جو حاجی ہے وہ مجاہد ہے, وہ ایسی جیسے اللہ کے راستے میں ہے. پھر اسی طرح آپ دیکھیے کہ اگلی چیز اس میں آتی ہے تبلیغ اور دعوت کا کام. کچھ علماء کہتے ہیں کہ یہ بھی فی سبیل اللہ ہے. کیوں؟ کہ جہاد کس کو کہتے ہیں؟ کہ جس کے اندر اللہ کے کلمے کو بلند کرنے کی نیت ہوتی ہے. اب اللہ کا کلمہ ایک تو تلواریں اٹھا کے وہ بلند ہوتا ہے, کب؟ جب دشمن سرحدوں پہ کھڑا ہو. لیکن ایک جہاد وہ ہوتا ہے کہ جہاں اللہ کے پیغام, اللہ کی بات کو عام کرنے کی ضرورت ہے, جہاں جہاد یعنی آپ دیکھیے کہ نظریاتی جہاد جس کو آپ کہہ سکتے ہیں, جہاں سوچے بدلی جا رہی ہوں, انٹلیکچوئل قسم کی وار اس وقت آج ہمارے سروں میں مسلط ہو چکی ہے. اسی طرح آپ دیکھیے کہ سورہ فرقان میں آتا ہے جاہد ہم بھی جہادن کبیرہ, اور ان کے ساتھ جہاد کرو اس کے ذریعے, اور بھی کی ضمیر وہاں قرآن کی طرف ہے, پیچھے قرآن کی آیت ہے کہ اس قرآن کے ذریعے لوگوں سے جہاد کرو. تو علماء ان سارے دلائل کو جمع کر کے کہتے ہیں کہ پھر دین کی سپریڈنگ میں, دین کو بڑھانے میں, دعوی میں, ایسی چیزوں میں کہ جس سے اسلام کا پیغام عام ہو, لوگوں کو اصل چیز ملے, اگر مال لگایا جائے تو وہ چیز بھی جہاد فی سبیل اللہ میں آتی ہے. پھر کیا کیا جائے, کیا پھر بعض لوگ پھر اس میں کانٹراڈکٹ کرتے ہیں کہ اچھا کہاں کیا جائے, پھر وہاں لگائیں کہ یہاں لگائیں. تو ایک سمپل سا کرائیٹیرین ہے, اگر مکہ والے حالات آ چکے ہیں مسلمانوں پہ, یعنی ظلم اور تشدد اتنا ہے کہ اب تلواریں خریدنے کی ضرورت ہے, تو پھر جہاد کبیر کیا ہوگا کہ انسان تلواریں اٹھائے گا, پھر فی سبیل اللہ میں لگائے گا جنگ کے لیے, دین کا پیغام پھیلائے گا کب. اور دوسرا اگر امن کے حالات ہیں جس میں دشمنی نہیں, کوئی پریشانی نہیں, تو اس وقت پھر انسان دین کو پھیلانے کا کام کر سکتا ہے. یعنی مکہ والے حالات ہوں تو دین کا پیغام پھیلانا اصل ہے, لیکن مدینہ والے حالات ہو جائیں تو قتال مراد ہے, کہ جب چاروں طرف دشمن آ چکے ہوں. اسی طرح پھر دعویٰ ورک کے لیے جو مال لگتا ہے اس میں بھی یہی بات ہے, اگر امن کے دن ہے تو اس پہ مال زکات سے دیا جائے گا, اور اگر حالات امن والے نہیں, زیادہ جس کی اس کی ضرورت ہے تو وہ کیا جائے. بالکل اگر آپ یہی سوچ لیں نا کہ ضرورت کہاں, جب اجر بڑھتا ہے تو اس کے اندر یہ بھی دیکھا جاتا ہے کہ لگایا کب, تو ضرورت کہاں تھا. اگر لوگ بھوکے مر رہے ہیں تو آپ کہیں نہیں ان کو کتابیں خرید کے دو, تو فائدہ کس میں, ان کی بھوک دور کر دیں, ان کو کھلاؤ پلاؤ, ان کو شیلٹر دو. لوگوں کے گھر ٹوٹے ہوئے اور آگ کو ضرورت ہے اس وقت گھر بنانے کی, اگر یہ ساری آفتے نہیں, ایک ریگولر نارمل زندگی چل رہی ہے, تو پھر اس وقت پھر سب سے بہترین چیز کیا ہے کہ اللہ کے کلمے کو بلند کرنے کے لیے انسان اپنے حصے کو ڈالتا ہے. آج کل آپ دیکھیے کہ ملکوں کے بگاڑ سے زیادہ ذہنوں کا بگاڑ آ چکا ہے, نسلوں کے اندر الحاد آ چکا ہے, لوگ دین کے کام کو اپنا نہیں سمجھتے, اللہ کے دین کو لوگ اپنا نہیں سمجھتے, اور جو تکلیف دہ حالات لوگوں کے ساتھ ہوتے ہیں اس کے اندازے ہوتے رہتے ہیں. یعنی جب بھی کوئی مجھے ایسی کال آتی ہے یا کوئی ایسا مسئلہ پوچھتا ہے کہ جس میں اپنی اولادوں کا رونا ہوتا ہے, یقین کریں کہ مجھے ایسے لگتا ہے کہ یہ ان کا نہیں, یہ میرا غم ہے. یعنی 15 سال کا لڑکا ہے اور ماں باپ کو مارتا ہے, یعنی ماں کا فون آتا ہے اور وہ اس طرح بل بلانے والی اس کی کیفیت ہے کہ میری بات سن لے, مجھے کسی نے آپ کا نمبر دیا, میں کیا کروں. بیٹا ہے 15 سال کا, اکلوتا بچہ ہے, اور صرف اس بات پہ کہ اس کو میوزک سنتا ہے اور دس اینڈ دیٹ, اور اپنے کانوں میں کچھ لگا کے سویا ہوا ہے, لیٹا ہوا ہے, سو گئے تو پھر بعد میں جا کے باپ نے کانوں سے اتارا کے رکھ دیا, کہیں کچھ نہیں اس کو کیا, اور صبح اٹھتے ہی اس نے پیٹنا شروع کر دیا باپ کو کہ تم نے اتارا کیوں میرے کانوں سے, और सुबह से कमरा बंद करके अंदर भूखा बैठा हुआ है, बताओ मैं क्या करूं। यानी एक अकलौता बेटा और लोगों की हालतें हैं जो कहते हैं मैं किसी चीज को नहीं मानता। अब सोचिए कि आप तो 15 साल का बच्चा ही कहेंगे ना, माँ तो कहेगी मेरा बच्चा है, लेकिन यानी कैसे हालात हैं और ये बातें कहाँ से आती हैं कि असल दीन नहीं है। हम जब पानी सर से ऊपर होता है तो फिर परेशान होते हैं, कोई ना कोई वजह तो होगी, हाथ ऐसे थोड़ी उठता है, पहले कुछ और उठता है, पहले जुबान खुलती है। और माँ बाप जितने मर्जी शरीफ हों, लेकिन इसके बावजूद अगर बच्चों के साथ वो दीन का मामला आप नहीं रखते जो रखना चाहिए, नतीजा क्या होगा कि आप बच नहीं सकते। सारी ये चीजों का एक ही खुलासा है कि जब तक अल्लाह ताला के दीन को उसी तरह लेंगे जैसे कि उसने पेश किया था, तो फिर तभी बात जो है वो पूरी होगी। फिर इसी के बाद आगे देखिए, वब्न सबील, मुसाफिर। मुसाफिर कौन सा है? खा गनी हो या फकीर हो, यानी सफर के दौरान था, मुश्किल पड़ गई, जरूरत आ गई, जेब कट गई, माल देना पड़ा, कुछ हुआ, एक्सीडेंट हो गया, तो फिर ऐसे शख्स को फायदा दिया जा सकता है इस चीज से, यानी उससे माल उसका बढ़ सकता है। और ये बहुत ही ज्यादा यानी उनके लिए भी एक चीज ऐसी होती है कि अल्लाह ताला ने दीन की वुसअत बता दी कि हर बंदा कैसा है और किस तरह का है। फिर वो सफर जो है वो फी सबीलिल्लाह हो या ना हो, दोनों सूरतों में दिया जा सकता है, यानी दुनिया का सफर भी कोई है लेकिन हराम काम का सफर बहरहाल ना करे। बाकी इस वक्त मैं एक बुक आपको रिकमेंड करूंगी जो आप सब खुद भी उससे फायदा उठा सकते हैं, और वो क्या है, ज़कात के मसाइल, इकबाल केलानी की जो सीरीज है उसी की ये नंबर 8 की बुक है। मेरा तो दिल चाह रहा था कि मैं आपको पूरी बुक ही पढ़ा दूं 2-3 दिन लगा के, लेकिन वही बात है कि फिर लेसन हमारा आगे हो जाता है। तो ये बहुत ही सिंपल बुक्स हैं, अगर आप एक एक तौर पे अपने तौर पे एक एक चैप्टर करके देखेंगे तो बड़े खूबसूरत तरीके से बाब बांध के कहाँ फराइज की बातें, कहाँ लगाएं, किसको ना लगाए लगता है, कहाँ देने का फायदा है ज्यादा, ये तो आप इसको खुद से अपने साथ पढ़ लें। और ये ऐसी बुक्स है, मेरा ख्याल है कि जब बंदा शुरू करता है तो फिर दिल नहीं करता छोड़ने को, तो आप इससे जरूर फायदा उठाएं इंशाल्लाह ताला। आपके लिए बहुत सारी इसमें हदीसें हैं जो मैं यहाँ कोट इसलिए नहीं कर रही कि आप लोग खुद नोट करके जगह यहाँ थोड़ी नोट्स में छोड़ दें और आप बाद में उसको लिखेंगे। सारी बातों को पेश करके फरमाए फरीद अदम मिन अल्लाह, ये अल्लाह की तरफ से फर्ज है, कोई इन 8 में 9वीं चीज का इजाफा नहीं कर सकता अपनी मर्जी से। और कोई ये नहीं कह सकता कि इन 8 की बजाय 7 होने चाहिए, ये 1 इसमें क्यों आ गया, ये रब की पाबंदी है, इसको पूरा करना पड़ेगा। एक और चीज इसमें जहन में आती है कि क्या ज़कात के माल को पूरी इन 8 मदों में डिवाइड किया जाए या किसी एक मद में भी दिया जा सकता है, तो दिया जा सकता है, जरूरत और हालात के मुताबिक है। फिर एक और सवाल बन सकता है और वो क्या है कि ज़कात का माल जितना बनता है उससे ज्यादा दिया जा सकता है, दिया जा सकता है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने एक मौके पे किसी को भेजा कि जाओ उससे ज़कात लाओ, तो वो जब गया तो ऊंटनियां थी उसके पास, तो उसके जो जितना नसाब बनता था वो एक छोटी ऊंटनी का बनता था, तो जो ज़कात लेने वाला गया उसने कहा ये दे दो, क्योंकि नबी सल्लल्लाहु अलैहि वसल्लम ये हुक्म देते थे, नसीहत करके भेजते थे कि लोगों का बेहतरीन माल ना उठाओ, दरमियाने दर्जे का माल लिया करो। तो उस शख्स ने कहा कि मैं तुम्हें ये बड़ी ऊंटनी देता हूँ, ये छोटी को लेके क्या करोगे, ना ये दूध होती है ना इस पर कुछ सवार हो सकता है। तो इसने कहा, जो लेने वाले थे उन्होंने कहा कि नहीं, नबी सल्लम ने कहा था कि यानी जितनी चीजें वही लो, तो चलो नबी सल्लम के पास चलते हैं जो वो कहेंगे। फिर ये शख्स आया और इसने कहा कि अल्लाह के नबी सल्लम, मैं इसको कहता हूँ ये बड़ी ऊंटनी ले लो, ये कहता है मुझे छोटी लेनी है। तब आपने फरमाया कि अगर तू खुशी से देता है, कबूल कर लिया और उसके लिए दुआ दी। कैसे दौर थे, और हम तो कहते हैं कि अच्छा ज्वेलरी है ना तो उसमें स्टोन्स का वेट कटेगा कि नहीं, ये डोरियों का वजन काट के दें ये इसके साथ दें, यानी जब खरीदते हैं तो सोने के ऊपर उससे 25% ज्यादा दे के खरीदते हैं, बेकार चीजें जो है वो सोने के वजन में खरीदते हैं, जब अल्लाह को देना पड़ता है तो उसमें से नगीनों को कटवा के देना चाहते हैं। क्या सोचता होगा रब, और क्या उसकी नजरों में हमारा मुकाम होगा, ये इंसान को वाकई सोचने की जरूरत है। वल्लाहु अलीमुन हकीम, वो इल्म वाला और हिकमतों वाला है, उसको पता है तुम क्या छुपाए बैठे हो, और उसने ये जो हुक्म दिए ये हिकमतों से दिए, ये ऐसे ही नहीं दे दिए कि बस तुम जाओ और ये कर लो और वो कर लो। हर चीज की लॉजिक मौजूद है, हर चीज की दलील मौजूद है हमारे पास। एक दफा तिलावत सुनते हैं यहाँ तक। أعوذ بالله من الشيطان الرجيم إنما الصدقات للفقراء والمساكين والعاملين عليها والعاملين عليها والمؤلفة قلوبهم وفي الرقاب والغارمين وفي سبيل الله وابن السبيل فريضة من الله والله عليم حكيم